घरको चिन्ताले सताउने, यो परदेशी रोदै दिन कटाउने, यस्तै छ यो परदेशीको जुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्ला एक्लै रुनी, चिन्ताले सताउने, यो परदेशी रोदै दिन कटाउने, यस्तै छ यो परदेशीको जुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्ला एक्लै रुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्ला एक्लै रुनी, घरको चिन्ता नगरी बस्नु है, यस्तै छ यो परदेशीको जुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्ला एक्लै रुनी, बाध्यता हाम्रो सधैँ देख्छु सपनी नराम्रो, यस्तै छ यो परदेशीको जुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्ला एक्लै रुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्ला एक्लै रुनी, मेरो राजा कहाँ छन् जुनी, यस्तै छ यो परदेशीको जुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्लै एक्लै रुनी, नौडाडा पारिबो नसोच्नु है माया नै मारिगो, यस्तै छ यो परदेशीको जुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्लै एक्लै रुनी, यस्तै छ यो परदेशीको जुनी, प्यारी गाउँमा म परदेश एक्लै एक्लै रुनी, परदेशीको एक्लै रुनी, कहिले आउँछौ